चुका है, बहुत ऊंचा जा चुका है, तालीम का लेवल बहुत ऊंचा है, हमसे तो हजार गुना बेहतर है। वहां पर वो कानून अभी तक चल रहा है, घर के अंदर चाहे आप लिख करें पहले, उन्हें कोई एतराज नहीं है, घरों के अंदर आप लिबास पहने, अगर आपके लिबास साफिर हो न हो कोई हमें, लेकिन गवर्नमेंट बाहर जो है बाहर आओगे तो अबाया लेनी होगी। जावेद साहब, हिजबा बिल के हवाले से आप क्या फरमाते हैं, क्या है ये, क्या इसकी हैसियत? जी मैं फिर बड़े अदब के साथ इसमें इख्तलाफ की जसारत कर रहा हूँ। हिजबा बिल एक बिल्कुल बेजरूरत बिल है, उसकी वजह ये देखिए, अमर बिल मारूफ और नहीं, आप खुद ही तो कह रहे हैं कि वो लाजमी है। जी मैं अर्ज कर रहा हूँ, अमर बिल मारूफ और नहीं अल मुनकर दीन के अंदर मौजूद है, इसमें कोई शक नहीं है। और मैं आपसे अर्ज करता हूँ कि जिस मफहूम में कुरान ने ये इस्तेमाल किया, दुनिया की सारी हुकूमतें ये काम करती हैं, वो अच्छी बातों की तलकीन भी करती हैं अपने लिहाज से और बुरी बातों से रोकती भी हैं। आप रिश्वत से रोकती हैं, आप मिलावट से रोकते हैं, नाफिज भी करती हैं। मुनकरात के मामले में इस्लामी हुकूमतों में फर्क क्या हो गया? जी मैं अर्ज कर रहा हूँ, देखिए बात यह है कि दुनिया के अंदर कुछ मुसलमात हर जगह होते हैं। अब जमहूरियत सारी दुनिया ने अपना ली है तो आप कहेंगे कि हमारे यहाँ नहीं होनी चाहिए। दुनिया भर में ये बात मुसलमा तौर पर मानी जाती है कि जो बुराइयां हैं, जुर्म के दर्जे में पहुंच जाती हैं, वो मुनकरात हैं जिनको कुव्वत से मिटाया जाता है। रिश्वत को मिटाया जाएगा, मिलावट को खत्म किया जाएगा, बददियानती के खिलाफ आप इकदाम करेंगे। इस वजह से ये मैं नहीं अर्ज कर रहा कि उसमें हुकूमत को कोई इख्तियार मुनकरात के खिलाफ नहीं है। देखिए बात यह है कि कुछ चीजें ऐसी हैं कि जिनमें तबलीग व तलकीन का तरीका ही सही होगा, उनके लिए कुरान मजीद ने जो हुक्म दिया है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने उसके मुताबिक जुमे के मेंबर को उमरा के लिए खास कर दिया, अरबाब अहल वक्त के लिए खास कर दिया है, वो आए वहां पे और तबलीग व तलकीन करें। सरहद की हुकूमत को सबसे पहला काम तो ये करना चाहिए था कि वो खिलाफत राशिदा की इस रवायत को बहाल करती कि जुमे के मेंबर को इन मौलवियों से छीना जाता और रियासत को लौटाया जाता, हुक्मरान वहां जाते हैं और वहां जाके तबलीग तलकीन करते हैं। उसके बाद आपकी पुलिस मौजूद है, पुलिस में बहुत सी चीजें हैं जो काबिले दस्तंदाजी पुलिस है। आप पुलिस एक्ट को पढ़िए, उसमें बेशुमार चीजें जिनमें पुलिस इकदाम करती है। आप महसूस करते थे, डॉक्टर साहब ने बिल्कुल सही फरमाया, आप महसूस करते थे कुछ मुनकरात ऐसे हैं जिनको पुलिस की ज्यूरिसडिक्शन में आना चाहिए, तो आप असेंबली में उसमें एक्ट पास करें, उसको पुलिस की ज्यूरिसडिक्शन में दे दें। इसके लिए अलग एक पैरेलल निजाम बनाने की क्या जरूरत है? और इस इबहाम के साथ कि उसमें आप ये कहते हैं कि ये मोहतसिब इस्लाम के अखलाकी अकदार की हिफाजत करेगा और ये उसके बारे में इकदाम करेगा और इसकी एक हिस्बा फोर्स होगी और वो इसके इशारों के ऊपर लोगों के मामलों में मुदाखलत करेगी, फिर उसको कानूनी इख्तियार देते हैं, फिर उसके इकदाम को अदालत से बालातर करार देते हैं। मैंने उसका लफ्ज़ लफ्ज़ पढ़ा है, वो एक बिल्कुल बेमानी बिल है, कोई उसकी हकीकत नहीं। आपके यानी वो सारे काम जो वो करना चाहते हैं, अच्छा फिर उसमें इतनी डुप्लीकेशन है, यानी रिश्वत के इंसदाद का एक पूरा इदारा मौजूद है हमारे। अच्छा मोहतसिब के बारे में भी बहुत इस मामले में लोगों को गलत फहमी है। देखिए मोहतसिब के इदारे का जो असल काम है वो क्या है? वो ये है कि जो कवानीन बन गए हैं उनके मुताबिक जो महकमे काम कर रहे हैं उनमें अगर कोई बदउनवानी या उस कानून की खिलाफवर्जी होती है तो आप मोहतसिब के पास जाते हैं। आप एक बिल्कुल मुतवाजी निजाम खड़ा कर देते हैं। मेरे नजदीक ये इस्लाम के हक में भी मुफीद नहीं होगा, ये सोसाइटी के हक में मुफीद नहीं होगा, इससे बड़े तसादुम पैदा हो जाएगा। यानी लगता ही है कि आपको उसी तौर पर तो उस काम पे इतराज नहीं है, लेकिन इस तरीके मेरे नजदीक वो काम पहले से हो रहा है। दो इदारे मौजूद है, एक अल्लाह का कायम करदा इदारा मस्जिद मौजूद है, जुमे का मेंबर मौजूद है, तबलीग तलकीन करनी है तो आइए और उस मेंबर पर खड़े हों और जिस तरह खुलफाए राशिदीन और बाद के हुक्मरान खुतबा देते थे दें और लोगों को तबलीग तलकीन करें। उन्होंने अगर ये कानून मंजूर कर लिया है अमरुहम शूरा बैनुहम से, तो अब आपको इससे क्या खिलाफ? यही बात यह है कि मैंने बहुत दफा ही अर्ज किया है कि अमरुहम शूरा बैनुहम की बुनियाद पर उनको कानून बनाने का हक है, मुझे इख्तलाफ करने का हक है। मैं ये अर्ज कर रहा हूँ कि ये कानून गलत कानून है, इस कानून से सिर्फ अनारकी पैदा होगी, इससे कोई फायदा हासिल नहीं। अच्छा वो अगर कानून और मंजूर कर लेते हैं कि खवातीन लाजमन बुरका पहने और मर्द लाजमन दाढ़ियां रखें, तो आपके उसूल की रूप से तो वो ये करने में भी हक बजाने। देखिए बात यह है कि मैं उनके इस हक में तो कोई मुदाखलत नहीं कर सकता, लेकिन मुझे इख्तलाफ का हक तो है। मैं ये कहूंगा कि ये वो काम है कि जो आपको तबलीग तलकीन से करना चाहिए, इसमें आप कानून नहीं बना सकते। मेरा नुकता नजर कानून बना सकते हैं, बिल्कुल बना सकते हैं। आप सबको नुकता नजर कि वो दाढ़ी रखवाने के लिए आप कह रहे हैं जबरदस्ती कुछ नहीं करवाया जा सकता, सिर्फ दो तलकीन हो सकती है। देखना ये होगा कि आया दाढ़ी सुन्नत है, आया सुन्नत मौकदा है, बहुत से हजरात के नजदीक वाजिब है, और ये वो शय है कि जो गोया के इंसान के चेहरे पर जाहिर होती है कि इस शख्स का किस से ताल्लुक है, किस कल्चर से मुताल्लिक। डॉक्टर साहब बाज़ लोगों के तो दाढ़ी आती नहीं है, ना आए तो वो पुलिस वाले पकड़ लेंगे, उस रास्ते में वो बेचारा मेडिकल सर्टिफिकेट लेकर घूमे। एक्सेप्शंस पर बात न कीजिए, लेकिन सवाल ये है कि मजमूई तौर पर ये दाढ़ी है और ये सुन्नत मौकदा सबके नजदीक है, बल्कि बाद उलमा जो है इसे वाजिब कहते हैं। इसमें हर्ज क्या है? दाढ़ी बूढ़ी जा सकती है तो रखी भी नहीं जा सकती, और दाढ़ी रखने पर एतराज नहीं, वो ये कि ये जुर्म बन जाएगा ना रखना, अगर पुलिस मारेगी उसको, अगर ये पार्लियामेंट फैसला करती है तो हो जाएगा, वो तो खुद मानते हैं। या तो ये कहें कि मुनकर है, ये शरीयत के खिलाफ है, पर शरीयत के खिलाफ तो नहीं है। आप खुद मानते हैं कि शरीयत के दायरे के अंदर अंदर कानून साजी हो सकती है। آپ سے پوچھنا چاہوں گی کہ داڑھی جو ہے وہ تو سکھ بھی رکھتے ہیں اور یہودی بھی رکھتے ہیں, تو اس سلسلے میں آپ کیا کہیں گے؟ فرض کریں کہ وہ اگر مسلمانوں کی کسی ریاست میں آئے ہوئے ہیں اور ہمارے پاس یہ لا جاری ہے کہ بھائی جس کی داڑھی نہیں ہوگی اس کو ہم بند کر دیں اٹھا کے, اس کو سزا دی جائے, تو وہ تو اس چیز کا فائدہ بھی اٹھا سکتے ہیں. اگر یہ لا آ جائے حزب بل جیسے کہ آپ کہہ رہے ہیں, اس میں یہ بھی اگر آ جائے کہ بھائی اگر کسی شخص کی داڑھی نہیں ہے تو وہ سزا کے لیے جو ہے مطلب اس کو سزا آرام سے دی جا سکتی ہے, تو اس سلسلے میں فرض کریں کہ یہاں پہ کوئی وزٹرز آئے ہوئے ہیں, سکھ آئے ہوئے, یہودی آئے ہوئے, وہ داڑھی ہے ان کی, ان کے اوپر یہ لازم نہیں آئے گا. اچھا داڑھی ہے پھر, جی تو پھر آپ اس کو کلیئر کیجئے نا کہ داڑھی تو وہ لوگ بھی رکھتے ہیں, کوئی حرج نہیں ہے, کھانا وہ بھی کھاتے ہیں ہم بھی کھاتے ہیں, بولو برات ان کے ساتھ بھی ہمارے ساتھ بھی, اس میں کیا فرق پاتا ہوا؟ سوال تو یہ کہ ایک مسلمان کے لیے وہ چیز لازم ہوگی. شیو کر رہا ہے جو شخص وہ بھی کسی کی اطاعت کر رہا ہے, کسی کی پیروی کر رہا ہے, وہ ویسٹ کے کلچر کی پیروی کر رہا ہے, اور ٹائی اگر پہن رہے اس سے آگے مت جائیے, ایک مسئلے کے اوپر رہیے, تو بار بار جو ہے ادھر ادھر سے اس سے فائدہ نہیں ہوتا. ایک یہ ضرور ہے کہ روکا گیا ہے کہ بحثیت مجموعی آپ کسی دوسری قوم کے متشابہ نہ ہو جائے, ٹھیک, تو تشبہ جو ہے وہ اس میں یہی پوچھنا چاہ رہی ہوں, اس میں یہ ہے کہ آپ ایسا لباس پہن کر ان کے داڑھی بھی نہ ہو شیو ہو اور یہ جائیں لندن میں, کون بتائے گا کہ یہ مسلمان ہے کہ ہندو ہے, یہ پارسی ہے, یہ کون ہے, وہی نہیں بتا سکتا. یور آئیڈینٹی از لاسٹ. تو اس مسلمان اپنی آئیڈینٹی کو برقرار رکھے گا, اور داڑھی بوجھ جو ہے سکھ رکھتا ہے, بوچھے بھی ہے, داڑھی بھی ہے, جھڑوس بنا ہوا ہوتا ہے, اور مسلمان کی داڑھی ہوتی ہے, اور یہ جو ہے لمبے کتری ہوئی ہوتی ہے, جو زمین و آسمان کا فرق ہو جاتا ہے. جو لوگ فرینچ داڑھی رکھتے ہیں ان کے بارے میں آپ کیا کہیں گے؟ وہ پھر علیحدہ بات ہے. اچھا اس میں ایک سوال اور, اس کی مقدار کتنی ہے کم سے کم, لیکن داڑھی فی نفس ہی اپنی جگہ پر شریعت کا ایک حکم ہے, سنت رسول ہے, واجب ہے, مسلمان کے تشخص کے لیے ایک علامت. آپ کے نزدیک داڑھی رکھوائی جا سکتی ہے کہ گورنمنٹ یہ کبھی؟ یہ جی واضح طور پر میں نے اپنا نقطہ نظر بیان کر دیا ہے کہ دین کے جتنے احکام ہیں ان سب کی پابندی ہم اللہ اور رسول کی اطاعت میں کرتے ہیں, اس کی تلقین کی جا سکتی ہے, ان کی ترغیب دی جا سکتی ہے, یہ ایک الگ بحث ہے کون سا حکم دین میں کیا حیثیت رکھتا ہے, لیکن نماز اور زکوٰۃ کے علاوہ ریاست کو اس میں مداخلت کا حق نہیں ہے. یہ اصل میں بنیادی حقوق کا مسئلہ ہے, قرآن مجید نے اس کو واضح کر دیا. میں تو آپ تو اس ان واجبات اور سنن موقعہ کی بات کر رہے ہیں, میں حج کی بات کر رہا ہوں, میں جہاد کی بات کر رہا ہوں. بعض حالات میں جہاد ہر مسلمان پر فرض ہو جاتا ہے, اس میں وہ اللہ کے سامنے جواب دہ ہے, لیکن ریاست کارروائی نہیں کر سکتی. ریاست کے حدود اللہ تعالیٰ نے معین کر دیے ہیں, اور اس وجہ سے نہ وہ داڑھی رکھوا سکتی ہے زبردستی, نہ عورتوں کو پردہ کرا سکتی ہے زبردستی. یہ چیزیں اگر ریاست کا نقطۂ نظر یہ ہے کہ اس کی لوگوں کو تلقین کرنی چاہیے, تو اس کے پاس جمعہ کا ممبر موجود ہے, وہ تلقین کرے, اس کے دلائل دے, لوگوں کو اس کا قائل کرے, اس کا حق ہے. میں اس کو مانتا ہوں کہ اس کو قانون سازی کا حق ہے, لیکن قانون سازی کے حدود تو میں نے پہلے بتا دیا کہ اللہ اور رسول کے احکام ہے, تو میرے نزدیک اللہ اور رسول نے یہ پابندی لگا دی ہے کہ اس دائرے کے بعد فخر سبیلا ہوں ان کا راستہ چھوڑ دیں. یہ جب ان لوگوں کے لیے جن کے لیے موت کی سزا سی اللہ نے یہ رعایت رکھی ہے, تو آپ مجھے بتائیے باقیوں پر آپ کس طرح اس کو لاگو کرتے ہیں؟ ٹھیک ہے, اس پر کافی ہم گفتگو کر بہت اہم ایشو ڈاکٹر صاحب نے پچھلے پروگرام میں اٹھایا تھا, وہ مسلمانوں کی اور غیر مسلموں کی قومیت کے حوالے سے جب گفتگو ڈاکٹر صاحب کر رہے تھے, تو آپ سے میں وہ سوال بھی کروں گا. اس پہ ایک سوال یہ تھا کہ اسلامی ریاست ہمیشہ اپنے آپ کو پھیلائے گی بڑھائے گی, تو اس کی کیا تفصیل ہے, اس کی نوعیت کیا ہوگی؟ اس کی نوعیت جو دور صحابہ میں حضور کے زمانے میں تھی وہ تھی طاقت کے ذریعے سے. ٹھیک, یہ حکم دے دیا گیا جنگ کرو, قاتل الذین من الکفار الذین یلونکم من الکفار, جو تمہارے قریب قریب کفار ملتے ہیں ان کے ساتھ قتال کرو, جنگ کرو. رسول اللہ صلی اللہ علیہ وسلم کو معاذ اللہ گرفتار کرنے انہوں نے بھیج دیا, گئے تھے لیکن ہوا تو نہیں نا. لیکن یہ جو روم کے ایک شخص نے جو ہے قتل کیا ہے سفیر کو, تو اس کے خلاف فوج کشی جو ہے حضور نے کی ہے. تو ایران کا جو ہے سپہ سالار پوچھتا بھی تھا کہ بھائی کاہے کے لیے آئے, تم پہلے بھی آتے تھے, ٹرائبل ریڈز کرتے تھے, روٹ مار کرتے چلے جاتے, اب تم جان نہیں چھوڑ رہے ہو؟ تو انہیں جواب دیا گیا, اتنا قد ارسلنا, پہلے ہم خود آتے تھے, اب ہمیں بھیجا گیا ہے. لنخرج الناس من ظلمات الجهاله الى النور ومن جوهر الملوك الى عدل الاسلام, کہ ہم تو یہ اس لیے بھیجے گئے ہیں کہ لوگوں کو جہالت سے نکال کر نور ایمان میں لائیں, اور لوگوں کو بادشاہوں کے ظلم کے ستم کے شکنجے سے نجات دے کر عدل اسلام سے روشنا. تو یہ جو تھی بائی فورس خلافت راشدہ, اس میں کیا